नमस्कार अनि हार्दिक स्वागत छ कार्यक्रम अर्पण शुभ साँझमा। प्रविधि कक्षका मित्र विष्णुसँगै म छु तपाईँकै लोक सङ्गीतको सहयात्री दिवस मगर। तपाईँ यति बेला अर्पण सबैका लागि सधैँका लागि रेडियो अर्पण 104.5 मेगाहर्ज सुनिरहनु भएको छ र यो आवाज विश्वको जुनसुकै कुनामा रहेर पनि इन्टरनेट अनलाइनको www.radioarpan.com.np मार्फत प्रत्यक्ष रूपमा सुनिरहनु भएको छ। कार्यक्रम हरेक दिन साँझ 7 बजेपछि करिब करिब 7:30 बजेसम्म आउने गर्छ तपाईँकै लोकप्रिय रेडियो रेडियो अर्पण 104.5 मेगाहर्जमा। र हामीले बजाउने लोक भाका मार्फत तपाईँ आफन्तजन घर परा लगाए तपाईँका सम्पूर्ण प्रियजन मित्रहरूलाई सम्झिन चाहनुहुन्छ भने 0556 63 332 र 0556 63 333 को बाटो भएर कार्यक्रममा आउन सक्नुहुनेछ। कोही साथी टेलिफोन सम्पर्कमा हुनुहुन्छ, आउनुहोस् उहाँलाई स्वागत गरौँ। हजुर नमस्कार। हेलो दादा नमस्ते। कहाँबाट को बोल्दै हुनुहुन्छ? माडीबाट प्रेम कुमारी। हजुर प्रेम कुमारजी, के छ नयाँ नौलो खबर? हाम्रो पनि सबै ठिक छ नि। खाना खानुभयो? प्रेम कुमारी भनेर चिन्ने नचिन्ने सम्पूर्णको लागि हुन्छ। कार्यक्रममा आउनुभयो, अघिल्लो कार्यक्रममा पनि आउँदै गर्नु होला, अहिले भने छुट्टिन्छु। नमस्कार। नमस्कार। यति बेला माडीबाट प्रेम कुमारी आउनु भएको थियो। हामीलाई सधैँ सम्झिनुहुन्छ, आफ्ना आफन्तजन इष्टमित्रहरूलाई सधैँ आफ्ना सम्झनाहरू राख्नुहुन्छ। यस्तै गरी तपाईँ पनि आफ्ना आफन्तजन इष्टमित्रहरूलाई सम्झिन चाहनुहुन्छ भने 0556 63 332 र 0556 63 333 को बाटो भएर आउन सक्नुहुनेछ। टेलिफोन सम्पर्कमा कोही मित्र हुनुहुन्छ भनेर इसारा पाएको छ, आउनुहोस् उहाँलाई स्वागत गरौँ। हजुर नमस्कार। कहाँबाट को बोल्दै हुनुहुन्छ? गोराखदेखि शान्ति लामा। अनि के छ शान्तिजी तपाईँको नयाँ नौलो खबर? बसी बस मात्रै। अनि खाना खानुभयो? खाना भएको छैन। हुन्छ, कार्यक्रममा आउनु भएको छ, कसलाई सम्झिने? धन्यवाद। हजुर हजुर शान्ति लामा भनेर चिने नचिने सम्पूर्णको लागि। हुन्छ, कार्यक्रममा आउनुभयो, खुसी लाग्यो, अहिले भने छुट्टिन्छु। नमस्कार। यति बेला कोराकबाट शान्ति लामा आउनुभएको थियो, आफ्ना आफन्तजन इष्टमित्रहरूलाई सम्झना राखेर गइसक्नु भएको छ। तपाईँ पनि कार्यक्रममा आउन सक्नुहुनेछ, 0556 63 332 को बाटो हामीले खुल्ला गरिराखेका छौँ। टेलिफोन सम्पर्कमा कोही मित्र हुनुहुन्छ, आउनुहोस् उहाँलाई स्वागत गरौँ। हजुर नमस्कार। कहाँबाट को बोल्दै हुनुहुन्छ? मकवानपुरबाट निमेश कि निर्मल? निर्मल। निर्मलजी, के छ नयाँ नौलो खबर? एकदम ठिक छ। अनि हाम्रो पनि सबै ठिक छ, तपाईँहरूले माया ममता गर्नुहुन्छ, फोन गर्नुहुन्छ, हाम्रो झन् बेठिक हुने कुरै भएन नि। अनि खाना खानुभयो? हाम्रो पनि एकछिन पछाडि हुन्छ, सँगै खानुपर्छ है। सँगसँगै टाढा टाढा भए पनि, ठाउँ टाढा भए पनि टाइम त एउटै भइहाल्छ नि होइन, खाना खाने एउटै टाइममा खानुपर्छ, कार्यक्रम सकिने लगत है। हुन्छ, कार्यक्रममा आउनु भएको छ, कसलाई सम्झिने? धन्यवाद। हुन्छ, कार्यक्रममा आउनुभयो, खुसी लाग्यो, अहिले भने छुट्टिन्छु। नमस्कार। यति बेला मकवानपुरबाट निर्मल आउनुभएको थियो र हामीलाई सधैँ सम्झिनुहुन्छ, आफ्ना आफन्तजन इष्टमित्रलाई सधैँ आफ्ना सम्झनाहरू राख्नुहुन्छ। र अब पनि कार्यक्रममा एउटा रमाइलो भाका सुन्ने बेला भएको छ। सागरपुन अनि टिकापुनको सुमधुर आवाज रहेको मनपर्ने मायालाई हेरी लजाइलाई चाहिँ अबको क्रममा तपाईँको लागि माया सजा बुझे जस्ती मायालुलाई बल्ला जपाछु ए है शिरमा फुल सजै शिरमा फुल सजै मन पर्ने मायाले हेरु लजै लजै ए है शिरमा फुल सजै शिरमा फुल सजै मन पर्ने मायाले हेरु लजै लजै मन पर्ने मायाले हेरु लजै लजै मायालाई हेरी लजालाई चाहिँ साकरपुन अनि टिकापुनको सुमधुर आवाजमा सजिएको यो भाका पृष्ठभूमिमा राखिसकेका छौँ। तपाईँ पनि कार्यक्रम अर्पण शुभ साँझमा आउन सक्नुहुनेछ। आफ्ना आफन्तजन र घर परिवार लगायत तपाईँका सम्पूर्ण प्रियजन मित्रहरूलाई सम्झिन सक्नुहुनेछ। र त्यसको लागि 0545-63-332 र 0545-63-333 बाटो हामीले खुल्ला राखिसकेका छौँ। तपाईँ दिनभर व्यस्त रहनुहुन्छ, त्यो दिनभरको थकानलाई थोरै भए पनि मेटाउने हामी प्रयत्न गरिराखेका छौँ। मिठा मिठा लोक भाकाहरू बजाएर तपाईँ टाढा हुनुहुन्छ आफ्ना घरदेखि, आफ्नो परिवारदेखि तपाईँ टाढा गएर बस्नुभएको छ, कसरी सम्झिने होला भनेर चिन्ता मानिरहनु भएको छ भने रेडियो अर्पणमा हरेक दिन आउने गर्छ 7 बजेपछि, करिब करिब 7:30 बजेसम्म तपाईँहरूकै सम्झना राख्नको लागि अर्पण शुभ साँझ। र कार्यक्रममा आउनको लागि 0545-63-332 र 0545-63-333 बाटोबाट आउन सक्नुहुनेछ। कोही मित्र टेलिफोन सम्पर्कमा हुनुहुन्छ, आउनुहोस्, उहाँलाई स्वागत गरौँ। हजुर नमस्कार। नमस्ते। कहाँबाट को बोल्दै हुनुहुन्छ? पिठुवाबाट निशा मगर। निशाजी, के छ तपाईँको नयाँ नयाँ खबर? ठिकै छ। तपाईँहरू मेरो फर्स्ट टाइम कुराकानी हुँदैछ होइन? सेकेन्ड टाइम हो, पहिलाचोटि पनि हाम्रो कुराकानी भएको थियो है। मैले त ढुक्कै बिर्सेको के, बिर्सिनु भएन। अब सम्झेँ मैले निशाजीलाई, सम्झेँ पिठुवाबाट आउनु निशाजीलाई सम्झेँ। अनि के छ तपाईँको पढाइ कस्तो भइरहेछ? राम्रै भइरहेछ। अनि आजको दिन कसरी बित्यो तपाईँको सुनाउनुहोस्। साथीहरूसँग बस्यो, पढ्यो, आयो होइन? हुन्छ, कार्यक्रममा आउनु भएको छ, आजको कसलाई सम्झिने? धन्यवाद। अनि माइजूलाई, अनि जनकलीमा रहनु भएको छुट्टीदीलाई, भाइलाई, मम्मी ड्याडीलाई, बहिनीलाई, आशिषलाई, अनि मेरो साथीहरू सम्पूर्णलाई। हुन्छ निशाजी, कार्यक्रममा आउनुभयो, आफ्ना सम्झनाहरू राख्नुभयो, अघिल्लो दिनका कार्यक्रममा पनि उपस्थित हुँदै गर्नुहोला। अहिले भने छुट्टिन्छु, नमस्कार। नमस्ते। यति बेला पिठुवाबाट निशा मगर आउनु भएको थियो, आफ्ना आफन्तजन इष्टमित्रहरूलाई आफ्नो सम्झना राखेर गइसक्नु भएको छ। तपाईँ पनि कार्यक्रममा आउन सक्नुहुनेछ, 0545-63-332 बाटो हामीले खुल्ला राखिसकेका छौँ। कोही मित्र टेलिफोन सम्पर्कमा हुनुहुन्छ, आउनुहोस्, उहाँलाई स्वागत गरौँ। हजुर नमस्कार। कहाँबाट को बोल्दै हुनुहुन्छ? काठमाडौँबाट सुनिता। अनि के छ सुनिताजी तपाईँको नयाँ नौलो खबर? ठिक छ तपाईँको नयाँ नौलो। अनि खाना खानुभयो? हाम्रो पनि भएको छैन। अनि अहिले कार्यक्रम सकिन लगतै सँगै खानुपर्छ है? अलिकति ठाउँ टाढा, ठाउँ अलग अलग भए पनि टाइम त एउटै भइहाल्छ नि होइन? अनि आजको दिन कसरी बित्यो सुनिताजी तपाईँको सुनाउनुहोस्। आज चितवनबाट आउनु भएको छ। तपाईँको काठमाडौँ नै घर कि चितवन नि? ए, कुम्रोजबाट आउने साथी हुनुहुन्छ। हो, मैले त भुतुक्कै सुन्ताजी चाहिँ फेरि सुन्ता, फेरि जे चाहिँ काठमाडौँतिरकै सुन्ता भनेको मैले त। हुन्छ, आफ्नो सम्झनाहरू राख्न सक्नुहुन्छ। धन्यवाद। अनि अनि दादासँगको लागि मेरो बाबा मम्मीले पनि हेर्नु भएको छ होला, बाबा मलाई सम्झिराखेको छु भन्छु, अनि मलाई चिन्न सम्पूर्ण उनीहरूको लागि। हुन्छ सुन्दरजी, कार्यक्रममा आउनुभयो, खुसी लाग्यो अहिले भने छुट्टिन्छु, नमस्कार। अहिले यति बेला काठमाडौँबाट सुनिता आउनुभएको थियो, उहाँको घर चाहिँ कुम्रोज छ, चितवनको कुम्रोजमा हुनुहुन्छ र टाढा भएको कारणले आफ्ना आफन्तजन इष्टमित्रहरूलाई सम्झना राखेर गइसक्नु भएको छ। तपाईँ पनि यस्तै गरी आफ्नो परिवार घर परिवारदेखि टाढा हुनुहुन्छ, आफ्ना इष्टमित्रहरूलाई सम्झना राख्न मन लागेको छ भने 0556 63 332 को बाटोभरि कार्यक्रममा आउन सक्नुहुनेछ। कोही मित्र टेलिफोन सम्पर्कमा हुनुहुन्छ, आउनुहोस्, उहाँलाई स्वागत गरौँ। हजुर नमस्कार। नमस्कार हजुर। कोही मित्र टेलिफोन सम्पर्कमा आउनुभएको थियो तर पनि मसँग कुराकानी गर्न पाएनौँ हामीले। केही छैन, तपाईँ दिनभर व्यस्त रहनुहुन्छ, तपाईँ काममा गएर घर फर्किरहनु भएको छ, मोबाइलको सेटमा भए पनि रेडियो अर्पणमा बस्ने कार्यक्रम अर्पण शुभ साँझ सुनेर हामीलाई साथ दिइरहनु भएको छ भने पनि कार्यक्रममा आउन सक्नुहुनेछ। त्यसको लागि दुईवटा टेलिफोन नम्बर 0556 63 332 को बाटो हामीले खुला राखिसकेका छौँ। तपाईँको त्यो दिनभरको व्यस्तताको थकानलाई थोरै भए पनि मेटाउने प्रयत्न गरिराखेका छौँ। तपाईँ टाढा हुनुहुन्छ आफ्नो परिवारदेखि र तपाईँहरूको सम्झना पनि लिइराखेका छौँ र तपाईँ पनि कार्यक्रममा आउन सक्नुहुनेछ 0556 63 332 को बाटो भएर। कोही मित्र टेलिफोन सम्पर्कमा हुनुहुन्छ, आउनुहोस्, उहाँलाई स्वागत गरौँ। हजुर नमस्कार। नमस्ते दादा, कहाँबाट को बोल्दै हुनुहुन्छ? कुराकदेखि रूपचन्द तामाङ। रूपचन्दजी, के छ तपाईँको नयाँ नौलो खबर? सबै ठिक छ दादा, गर्मी बढिया छ। अनि खाना खानु भयो? दादा हाम्रो पनि भएको छैन, सँगै खानुपर्छ है। कार्यक्रम सकिने लगतै अनि तपाईँ टाढा टाढा ठाउँ टाढा भयो भने टाइम त एउटै भइहाल्छ नि होइन? हुन्छ, आज कार्यक्रममा आउनु भएको छ, कसलाई सम्झिने? धन्यवाद यति बेला कोराकबाट रूपचन्द तामाङ आउनुभएको थियो, हामीलाई सधैँ सम्झिनुहुन्छ, हामीलाई सधैँ माया गर्नुहुन्छ र आफ्ना आफन्तजन इष्टमित्रहरूलाई आफ्ना सम्झनाहरू सधैँ राख्नुहुन्छ। अब पनि कार्यक्रममा एउटा भाका सुन्ने बेला भएको छ, प्रवीण घरती मगर र टिकापुनको सुमधुर आवाज रहेको छ यो भाकामा, तिम्रो रूप देखेर अबको क्रममा तपाईँको लागि। तिम्रो रूप देखेर फिदा फिदा, प्रवीण घरती मगर र टिकापुनको सुमधुर आवाजमा सजिएको यो लोक भाका पृष्ठभूमि हामीले राखिसकेका छौँ र कार्यक्रममा तपाईँ पनि आउन सक्नुहुनेछ। हामीले बजाउने लोक भाका मार्फत तपाईँ आफन्तजन घर परिवार लगायत तपाईँका सम्पूर्ण प्रियजन मित्रहरूलाई सम्झिन सक्नुहुनेछ। त्यसको लागि दुईवटा टेलिफोन नम्बर हामीले खुला राखिसकेका छौँ, 0556 63 332 को बाटो र कार्यक्रममा कोही मित्र हुनुहुन्छ, आउनुहोस्, उहाँलाई स्वागत गरौँ। हजुर नमस्कार। बिन्दासजी, हुन्छ कार्यक्रममा आउनु भएको छ, आज कसलाई सम्झिने? सर्वप्रथम हजुरको लागि धन्यवाद, अनि रमेश भान्जाको लागि, अनि भान्जा बिरबहादुर रिम्बुङको लागि, अनि मेरो भाइ प्रेम हजुर, बहिनी राममाया, सरिता, अङ्कल टमस, अनि अशोक, प्रचल, कुमार, दाई टिकेराम, अनि मेरो घर परिवार, विराज, वीरेन्द्र, अनि मलाई चिन्ने नचिन्ने सम्पूर्णको लागि दादा, बिन्दास भनेर चिन्ने नचिन्ने सम्पूर्णको लागि हजुर, हुन्छ बिन्दासी, कार्यक्रममा आउनुभयो, खुसी लाग्यो, अहिले भने छुटिन्छु, नमस्कार। यति बेला पदमपुरबाट बिन्दास आउनुभएको थियो, आफ्ना आफन्तजनहरूलाई सम्झना राखेर गइसक्नु भएको छ। कोही मित्र टेलिफोन सम्पर्कमा हुनुहुन्छ, आउनुहोस्, उहाँलाई स्वागत गरौँ। हजुर नमस्कार, कहाँबाट को बोल्दै हुनुहुन्छ? पवन घलान भन्नुभयो, कहाँबाट भन्नुभयो तपाईँ? ए, खुराकको साथी हुनुहुन्छ होइन तपाईँ? हजुर हजुर। अनि के छ तपाईँको नयाँ नौलो खबर प्रमोदजी? नयाँ नौलो खाना खाइसक्नु भयो त्यसो भए? अनि तपाईँको काम त राम्रै भइरहेछ नि? राम्रै भइरहेछ, रेडियो अर्पणबाट पनि शुभकामना छ तपाईँको वैदेशिक रोजगारको काम चाहिँ राम्रो होस् भन्ने। धन्यवाद। अनि आज कार्यक्रममा हुनुहुन्छ, कसलाई सम्झिन चाहनुहुन्छ? धन्यवाद। अनि मेरो घर परिवारको लागि, अनि दिवेन्द्र घलान, तिलक तामाङ, कुमार भान्जा, शान्ति भान्जी, अनि मेरो दिदी भेनाज्यू, अनि शान्तिमा चेपाङ, सुनेत्री चेपाङ, अनि चन्द्रमाया मोक्तान, अनि प्रमोद भनेर चिन्ने सम्पूर्णको लागि दादा। प्रमोद घलान भनेर चिन्ने नचिन्ने सम्पूर्णको लागि हजुर दादा। हुन्छ, कार्यक्रममा आउनुभयो, खुसी लाग्यो, अहिले भने छुटिन्छु, नमस्कार। नमस्ते। यति बेला प्रमोद घलानले फोन गर्नुभएको थियो, अहिले मलेसियामा हुनुहुन्छ, खुराकको साथी, आफ्ना आफन्तजन इष्ट मित्रहरूलाई सम्झेर गइसक्नु भएको छ, हामीलाई पनि सधैँ माया गर्नुहुन्छ, आफ्ना सम्झनाहरू सधैँ बाँड्नुहुन्छ। तपाईँ पनि यस्तै गरी कार्यक्रममा आउन सक्नुहुनेछ, 055-63-332 र 33 बाटो भएर। कोही मित्र टेलिफोन सम्पर्कमा हुनुहुन्छ, आउनुहोस्, उहाँलाई स्वागत गरौँ। हजुर नमस्कार, नमस्कार हजुर, हजुर नमस्कार। कोही मित्र टेलिफोन सम्पर्कमा आउनुभएको थियो, तर पनि उहाँसँग कुराकानी गर्न पाएको छैन हामीले। तपाईँ दिनभर व्यस्त रहनुहुन्छ, काममा गएर घर फर्किरहनु भएको छ, रेडियो अर्पणमा बस्ने अर्पण शुभ साँझ सुनेर बसिरहनु भएको छ भने, तपाईँलाई मिठा मिठा लोक भाकाहरू बजाएर तपाईँहरूकै समर्पण लिएर तपाईँको थोरै भए पनि थकान मेटाउने हामी प्रयत्न गरिराखेका छौँ, तपाईँको त्यो थकानलाई थोरै भए पनि हटाउने हामी प्रयत्न गरिराखेका छौँ। 055-63-332 बाटो भएर कार्यक्रममा आउन सक्नुहुनेछ। केही छैन, तपाईँ कार्यक्रममा आउनै पर्छ भन्ने पनि छैन, तपाईँले हामीलाई सुनेर साथ दिए पनि हामीलाई तपाईँको माया ममता मिल्नेछ भनेर लाग्नेछ। र कार्यक्रम टेलिफोन सम्पर्कमा कोही हुनुहुन्छ, आउनुहोस्, उहाँलाई स्वागत गरौँ। हजुर नमस्कार, कहाँबाट को बोल्दै हुनुहुन्छ? इच्छा कामनाबाट के भन्नुभयो? अम्बिका। अनि अम्बिकाजी, तपाईँ त धेरै दिन हराउनु भयो नि त? अरूलाई नि पालो दिनुपर्छ होइन? अनि खाना खानु भयो? बनाउँदै हुनुहुन्छ। अनि आजको दिन कसरी बित्यो नि तपाईँको? बसी बसाउ। कार्यक्रममा हुनुहुन्छ, कसलाई सम्झिने? धन्यवाद। हजुर हजुर। हुन्छ अम्बिकाजी, कार्यक्रममा आउनुभयो, खुसी लाग्यो, अहिले भने छुटिन्छु, नमस्कार। यति बेला इच्छा कामनाबाट अम्बिका आउनुभएको थियो, आफ्ना आफन्तजन इष्ट मित्रहरूलाई आफ्ना सम्झना राखेर गइसक्नु भएको छ। तपाईँ पनि कार्यक्रममा आउन सक्नुहुनेछ, त्यसको लागि दुईवटा टेलिफोन नम्बर हामीले खुला राखिसकेका छौँ, 055-63-332 बाटो भएर तपाईँ कार्यक्रममा आउन सक्नुहुन्थ्यो, तर पनि आजको कार्यक्रमबाट चाहिँ बिदा माग्ने बेला भइसकेको छ। तपाईँसँग कुराकानी गर्दा गर्दै अनि आजको लागि कार्यक्रमको निर्धारित समय सकिने लागेको छ, भोलि फेरि साँझ 7 बजे तपाईँसँग कुराकानी गर्न उपस्थित हुने नै छ। र आज कार्यक्रममा आउनुभयो। माडीबाट प्रेम कुमारी, कुराकबाट शान्ति लामा, मकवानपुरबाट निर्मल, पिठुवाबाट निशा मगर, काठमाडौँबाट सुनिता, कुराकबाट रूपचन्द तमाङ र पदमपुरबाट बिन्दास लामा र मलेसियाबाट आउनुभएको थियो कुराकको साथी प्रमोद घलान र अन्तिममा फोन गर्ने साथी हुनुहुन्थ्यो इच्छा कामना बाह्य अम्बिका। र फोन गर्ने अनि फोन गर्न प्रयास गर्ने तपाईँलाई धेरै धेरै धन्यवाद। र रेडियो अर्पण 104.5 मेगाहर्ज सुनेर साथ दिने तपाईँलाई पनि धेरै धेरै धन्यवाद। यो आधी घन्टाको समयमा तपाईँको त्यो थकानलाई थोरै भए पनि मेटाउने प्रयत्न राख्यौँ हामीले। र अब पृष्ठभूमिमा बजिरहेको यो भाकालाई कार्यक्रममा अगाडि बढाउँदै मेरो आवाजलाई रेडियो सेटसम्म पुर्याउने प्रविधि कक्षका मित्र विष्णुलाई पनि विशेष आभार प्रकट गर्दै तपाईँकै लोकसङ्गीतको सहयात्री दिवस मगर पनि बिदा हुन्छु। नमस्कार। मनको कुरा सुटुक्क सुनाको था पाए छन् गाउँमा तिमीलाई तर्म भएको छुरोटरी फैले छ तिमीलाई तर्म भएको छुरोटा रेडियो अर्पण 104.5।